تفسير: ولو شئنا لبعثنا في كل قرية نذيرا. اگر ہم چاہتے تو ایک ایک بستی میں ایک ایک نذیر اٹھا کھڑا کرتے. اللہ تعالی چاہتا تو محمد رسول اللہ صلی اللہ علیہ وسلم ہی کو للعالمین نذیرا بنا کر بھیجنے کی بجائے ہر بستی میں ایک الگ نذیر بھیج دیتا. تو ایسا بھی کر سکتا تھا, کیونکہ سورۃ الفرقان کے شروع میں کیا آتا ہے: تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیرا. کہ اللہ تعالیٰ نے اپنے بندے پر یہ فرقان نازل کیا تاکہ وہ تمام جہان والوں کے لیے نذیر بن جائے, خبردار کرنے والا بن جائے. اور یہاں پر کیا فرمایا؟ اگر ہم چاہتے تو عالمین کی بجائے ہر بستی میں الگ نذیر بھیجتے. لیکن اللہ تعالیٰ نے ایسا نہیں کیا, بلکہ آپ صلی اللہ علیہ وسلم کو ہی تمام بستیوں اور تمام انسانوں کے لیے نذیر بنا کر بھیجا ہے. فلا تطع الكافرین, پس آپ کافروں کی اطاعت نہ کیجیے, یعنی ان کی بات نہ مانیے, ان کی کسی بات کا لحاظ نہ کیجیے, یعنی ان کی مرضی کے مطابق نہ چلیے. کافروں کی مرضی کیا تھی؟ کیا مرضی تھی کافروں کی؟ کہ آپ کیا کریں, یہ کام کرنا بند کر دیں, اللہ کا پیغام ان تک نہ پہنچایا کریں. فرمایا فلا تطع الکافرین, آپ ان کافروں کی بات نہ مانیے, ان کی مرضی پہ نہ چلیے. وجاہدہم بہ جہادا کبیرا, اور اس قرآن کے ساتھ, اس قرآن کو لے کر ان کے ساتھ جہاد کبیر کیجئے, بڑا جہاد کیجئے. یعنی اگر یہ اللہ کا پیغام پہنچانے سے روکتے ہیں تو آپ ان کی بات کی طرف توجہ نہ کریں, بلکہ اس کے مقابلے میں اپنی کوشش تیز تر کر دیں. زیادہ سے زیادہ آپ اللہ کے پیغام کو آگے پہنچائیں, اور وہ کس طرح؟ جہادن کبیرہ کے ذریعے. اور جہادن کبیرہ کس طریقے پر؟ بھی ساتھ اس کے, ساتھ اس کے سے کیا مراد؟ قرآن کے. یہاں پر لفظ جاہد بھی آیا ہے اور جہاد بھی آیا ہے. جاہد اور جہاد جہد سے نکلا ہے, جیم ہے دال. جہد کا کیا معنی؟ کوشش, اٹموسٹ اسٹرگل, آخری درجے تک کی کوشش, معمولی کوشش نہیں, فعال کے وزن پر ہے جہاد. ورنہ جہد بھی ہو سکتا تھا, یہ بھی ہو سکتا تھا نا, وجاہدہم بہ جہدا کبیرا. تو جہد کی بجائے جہاد آیا ہے, تو فعال کے وزن پر معنی کیا بنا؟ یعنی بہت زیادہ کوشش. سمجھ رہے؟ لفظی فرق سمجھ رہے نا؟ اب آپ دیکھیے کہ سورۃ الفرقان کا مزاج کیا ہے, ابتدا کہاں سے ہوئی؟ نزل الفرقان سے, کہ فرقان آ گیا ہے, یہ قرآن آ گیا. قرآن پاک کی جو مختلف صورتیں ہیں ان کے نام بھی بڑے خوبصورت ہیں, اللہ تعالیٰ نے چن چن کر نام رکھے ہیں. سورۃ نور کا نام نور رکھا, اور پھر الفرقان یعنی قرآن کی ایک صفت ہے فرقان, اس پر اس سورت کا نام رکھا. اور اس سورت کا جو مرکزی مضمون ہے یا جو اس کا اہم نقطہ ہے وہ کیا ہے؟ کہ یہ فرقان سارے جہان کے لیے ہے, آخرت میں بھی اسی کے مطابق فیصلہ ہوگا. اور پھر رہتی دنیا تک کے لیے, اسی لیے دوبارہ فرمایا نا, اگر ہم چاہتے تو ہر بستی میں ایک نذیر بھیج دیتے اور وہ اپنی اپنی کتاب لے آتا. لیکن آپ کو بھیجا گیا, اللہ عبدی ہی یہ فرقان نازل ہوا, اللہ نے اپنے بندے پہ اتارا, اور آپ پر ذمہ داری کیا ڈالی گئی؟ کہ اس کو لے کر آپ نے نذیر بننا ہے. یعنی نذیر بننے کی ذمہ داری جو ہے وہ کس طرح پوری کرنی ہے؟ جاہد ہم بھی جہادن کبیرہ کے ساتھ، آخری درجے کی کوشش کے ساتھ، یا حد درجہ کوشش، کس کام کے لیے؟ اس قرآن کو آگے پہنچانے کے لیے، اس فرقان کو ہر شخص تک لے جانے کے لیے، اور اس راہ میں جتنی بھی مخالفت آئے، جتنے بھی اعتراضات ہوں، جیسی بھی رکاوٹیں ہوں، آپ ان کی پرواہ نہ کریں. فلا تطع الکافرین، کافر تو کبھی نہیں چاہیں گے کہ اللہ کا پیغام بندوں تک پہنچے، لیکن آپ ان کی ایک نہیں سنیں گے، ایک نہیں مانیں گے، ان کی باتوں کی پرواہ نہیں کریں گے، ان سے مروب نہیں ہوں گے، ان کا لحاظ نہیں کریں گے، اس کے برعکس اپنا کام کرتے جائیں گے اور اس کام میں اپنی پوری پوری کوشش لگا دیں گے. یاد رکھیے، سورت مکی ہے اور یہاں پر جہاد کا طریقہ کیا بتایا جا رہا ہے، یا جہاد کی ابتدا کہاں سے ہوگی؟ اس قرآن کی تعلیم سے، اس قرآن کے پہنچانے سے. آپ سب جانتے ہیں کہ جہاد کا لغوی معنی کیا ہے، کسی مقصد کے حصول کے لیے بھرپور کوشش، یعنی بذات خود لفظ جہاد میں بھی بھرپور کوشش ہے، اور پھر اگر اس کے ساتھ کبیرہ کا لفظ آ جائے تو کیا معنی بنے گا؟ پھر اس کے بعد کیا بات رہے گی کہ جو انسان کو سمجھا سکے؟ لفظ جہاد بذات خود تقاضا کرتا ہے بہت زیادہ محنت اور کوشش کا، اور اس کے ساتھ اس کی صفت آ گئی کبیرہ. کبیر کس وزن پر ہے؟ فعیل کے وزن پر، اور فعیل کون سا صیغہ ہوتا ہے؟ صفت مشبہ کا. اور اس میں بھی مبالغہ پایا جاتا ہے، ٹھیک ہے نا؟ یعنی بہت زیادہ بڑی کوشش، وسیع پیمانے پہ کوشش، بھرپور کوشش. کتنی دلچسپ بات ہے، اللہ تعالیٰ فرماتے ہیں ہم چاہتے تو ہر بستی میں ایک ڈرانے والا بھیج دیتے، لیکن ہم نے آپ کو چنا اس کام کے لیے، آپ پر یہ کتاب مکمل ہوئی، آپ نے جہاد کبیر اس کتاب کے ذریعے کیا، اس کے پیغام کو لوگوں تک پہنچایا، اور پھر آپ کے بعد نبوت کا سلسلہ ختم کر دیا گیا. پھر اس کام کے لیے کس کو چنا گیا؟ کس کو چنا گیا؟ آپ کی امت کو. کذالک جعلناکم امتاً وسطاً لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ. تو اب یہ کام پھر کس کو کرنا ہے؟ امت کو کرنا ہے. ہر وہ شخص جو اپنے آپ کو آپ کی امت میں سے تصور کرتا ہے، یا آپ کی امت میں سے ہونے پر فخر کرتا ہے، اس کو خطاب ہے کہ اسے جہاد کبیر کرنا ہے. یعنی جو بھی وسائل ہیں آپ کے پاس، جو بھی صلاحیتیں ہیں، جو بھی آپ کر سکتے ہیں، اپنی وسعت، اپنی طاقت، اپنی صلاحیت، اپنی قابلیت، اپنے اوقات کے مطابق سوچئے آپ کیا کر سکتے ہیں. یعنی جس وقت انسان اللہ کے دین کے دشمنوں کو دین کو نقصان پہنچاتے ہوئے دیکھتا ہے، ان کی کوششوں میں تیزی دیکھتا ہے، تو عموماً کیا ہوتا ہے؟ مایوس ہو کے بیٹھ جاتا ہے. اب تو وہ اتنی ترقی کر چکے ہیں، اتنے آگے جا چکے ہیں کہ ہم تو ان کا مقابلہ کر ہی نہیں سکتے، بس ہر طرف مایوسی ہے مایوسی، کچھ کرنے کی ہمت نہیں. تو ہمیشہ پلٹ جائیے پھر اسی وقت کی طرف جب یہ حکم نازل ہوا تھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم جب دنیا میں بھیجے گئے تھے تو دنیا کی حالت کیا تھی؟ ظہر الفساد فی البر والبحر، فساد پھیل چکا تھا، ظاہر ہو چکا تھا، کہاں کہاں، خشکی پر بھی اور سمندر میں بھی. समुंदर में तो समुद्री जानवर ही होते हैं, कोई और जानवर तो नहीं होते। समुंदर में जानवर जो है, यानी समुद्री जानवर, वो तो बहुत पुरमन तरीके से रहते हैं। कल रात मैं एक नेशनल जियोग्राफिक पे देख रही थी कि बड़ी मछलियों के मुंह में छोटी मछलियां घुस के उनके दांतों की सफाई करके आराम से बाहर निकल रही थी, और अल्लाह ताला ने निजाम ऐसा बनाया कि वो मुंह खोल के बैठ जाती हैं और वो आती है अंदर सब कुछ, हालांकि वो उनको हड़प करते हैं लेकिन उनको खाती नहीं। तो मैं सोची थी कि अगर इन दोनों के अंदर इतनी आपस में कोऑपरेशन है और एक दूसरे की मदद का ऐसा जज्बा है कि ये इतने अमन से रह रहे हैं, यानी एक दूसरे के साथ मिलकर काम कर रहे हैं, तआवुन कर रहे हैं, तो इंसानों की आपस में कोऑपरेशन क्यों नहीं हो सकती। बहरहाल दुनिया में आप सल्लल्लाहु अलैहि वसल्लम की आमद पर क्या हुआ था, हर तरफ फसाद था। आप तन्हा उठे थे और आपने एक कोशिश शुरू की थी, और वो कोशिश किस तरीके पर थी, किस चीज के साथ थी, उसका आगाज कैसे हुआ, उसके लिए हुक्म क्या मिला। जाहिद हुम बिही जिहादन कबीरा, इस कुरान की तालीम को आम करने के साथ, उन कोशिशों में जो बहुत ही पुरअमन थी, आपको तरह तरह की तकलीफों का सामना करना पड़ा, लेकिन आपने 13 साल तक खामोशी के साथ हर तरह के जुल्म सितम सहे, कोई जवाबी कार्रवाई नहीं की, सब्र के साथ आगे बढ़ते गए, हत्ता कि आपको बिला वजह आपके मुल्क से, आपके शहर से भी निकाल दिया गया। और वही पैगंबर जब वापस लौटते हैं अपने शहर में, फाते की हैसियत से कोई खून नहीं बहाते, किसी पे जुल्म नहीं ढाते, और अमन तरीके से सारा काम मुकम्मल होता है। तो जिहाद का मतलब फसाद नहीं होता, इंसानियत की तबाही नहीं हुआ करता, इसलिए इंसानों को इस लफ्ज से डरना और खौफ ज्यादा नहीं होना चाहिए। और हमारे लिए असल नमूना और असल मिसाल तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ही की जात में है कि उन्होंने जब इस किताब के जरिए, इस कुरान के जरिए लोगों की इस्लाह का काम शुरू किया, तो खैरखाही के जुर्म में, खैरखाही के जुर्म में ये मुहावरतन इस्तेमाल कर रही हूँ, आपको तरह तरह की तकलीफें सहना पड़ी, लेकिन आपकी जबान से कभी उनके लिए बद्दुआ नहीं निकली, कभी आपने उनका मजाक नहीं उड़ाया, कभी आपने उनका बुरा नहीं चाहा, यकतरफा खैरखाही करते चले गए, करते चले गए। नतीजा क्या निकला कि आप अपने मिशन में कामयाब हुए। आज हम मुसलमानों के अंदर भी बसाओ का जिहाद का मफहूम सिर्फ जंग और कताल रह गया है, हालांकि कुरान की तालीम और कुरान के जरिए कोशिश करने को जिहादन कबीरा कहा गया है। इन 2-3 आयतों को एक नजर में अगर आप पढ़िए, वलौ शिअना लबअथना फी कुल्ली क़रियतिन नज़ीरा फला तुतिअल काफिरीन वजाहिदहुम बिही जिहादन कबीरा, तो मुराद इससे क्या है कि ये अल्लाह ताला का फैसला है, एक पैगंबर के जरिए ये काम करवाएं, और इस रास्ते में काफिर जितनी भी मुज़ाहमत करें, अहले हक को इस रास्ते से हटाने के लिए जितनी भी कोशिशें करें, किसी और काम की तरफ लगाने की कोशिशें करें, तो उनके लिए क्या लाजिम है कि वो अपने मकसद से न हटें, कुरान के जरिए जिहाद को अपना मकसद जिंदगी बनाएं, इसको दुनिया के हर शख्स तक पहुंचाने के लिए अपने सारे वसाइल इस्तेमाल करें, अपने इस मकसद को न भूलें, क्योंकि जिहाद जो होता है वो एमलेस एफर्ट का नाम नहीं होता, जिहाद एमलेस एफर्ट नहीं होती कि बस आप भाग रहे हैं, दौड़ रहे हैं, इधर जा रहे हैं उधर जा रहे हैं, कभी एक काम शुरू कर देते हैं, कभी दूसरा शुरू कर देते हैं, اور آپ تھک رہے ہیں اور بس بظاہر مصروف نظر آتے ہیں، لیکن کوئی مقصد نہیں ہے واضح آپ کے سامنے، نہ کوئی اسٹریٹجی ہے، نہ کوئی پالیسی ہے، نہ کوئی پلاننگ ہے، کچھ بھی نہیں، بس بھاگ رہے ہیں اور بھاگ رہے ہیں، آ رہے ہیں بستے اٹھا کے جا رہے ہیں، لکھ لکھ کے کہپیاں بھر رہے ہیں، سبق یاد ہو رہے ہیں. کیا یہ مقصد؟ یہ تو راستہ ہے، یہ تو صرف ذریعہ ہے. اور اگر ہم سال ڈیڑھ یہ سب کچھ کر کر کے پھر بستے رکھ دیں اور خود کچھ اور کرنا شروع کر دیں تو یہ ہے وہ ایم لیس ایفرٹ، بے مقصد کوشش، یہ جہاد نہیں ہوگا. جہاد کہتے ہیں با مقصد کوشش کو، کسی مقصد کے لیے بھرپور کوشش. آپ کو یاد ہوگا کہ پہلے دن میں نے آپ سے ایک سوال پوچھا تھا کہ یہاں کیوں آئے ہیں، تو وہی سوال پھر پوچھتی ہوں اب اس موقع پر کہ یہ بھاگ دوڑ کیوں کر رہے ہیں، کیوں پڑھ رہے ہیں قرآن؟ ہو سکتا ہے اس وقت آپ کے سامنے مقصد واضح نہ ہو، پتہ ہی نہیں، بس ٹھیک ہے وہ پتہ چلا ہے کہیں قرآن پڑھتے ہیں، ہم نے سوچا ہم بھی پڑھ لیتے ہیں، یا یہ کہ وہ وقت فارغ تھا اور کوئی کام نہیں تھا تو ہم نے کہا فارغ جو بیٹھ کے وقت گزارنا ہے تو جتنے دن فارغ ہیں اتنے دن یہ پڑھ لیتے ہیں، اور جب شادی ہوگی چھوڑ دیں گے، جب کوئی جاب ملے گی چھوڑ دیں گے، جب کوئی اور اچھا کام مل گیا تو اس چھوٹے کام کو چھوڑ دیں گے، یا یہ کہ چلو اپنے لیے کچھ ثواب اکٹھا کر کے رکھ لیں یا اپنی آخرت سنوار لیں، بس اس حد تک مقصد. لیکن اللہ تعالیٰ چاہتے تو ابھی تک ہر بستی میں ایک ایک رسول بھیجتے، ایک پاکستان میں آتا، ایک امریکہ میں آتا، ایک چائنا میں آتا، تو ایسا ہو سکتا تھا. لیکن اب دنیا کے حالات ایسے تھے کہ ہر بستی میں بھیجنے کی ضرورت نہیں، گلوبل ولیج بن رہی ہے دنیا، ایک جگہ بھی بیٹھ کے کام کرو تو ہر جگہ پہنچ سکتا ہے. اور آپ کے صحابہ کرام نے آپ کی بات کو دنیا کے کونے کونے تک پہنچا دیا، اور انہی کے تفیل آج ہم تک یہ سب نعمتیں پہنچی. اب وہ تو چلے گئے اپنے حصے کے کام کر کے، ہم کیا کر رہے ہیں؟ اور یہ آیت قرآن پاک میں کیوں رہنے دی گئی؟ کیا یہ مقصد ہمارا پورا ہو چکا ہے؟ سب لوگوں تک قرآن کی تعلیم پہنچ چکی ہے، قرآن کا پیغام پہنچ چکا ہے؟ نہیں، ابھی تو ہمارے اپنے بہت قریبی عزیز دوست، رشتہ دار، جان پہچان کے لوگ، ہمارے استاد جنہوں نے ہمیں پڑھایا، انہیں پتہ ہی نہیں ہم کیا کر رہے ہیں. اب میں سے ہر شخص صرف اپنوں کا سوچے، صرف اپنوں کا، اپنے بچوں کا، اپنے رشتہ داروں کا، اپنے دوستوں کا، اپنے استادوں کا، بس صرف اپنوں کا سوچ لیں. ابھی تو ان کو بھی نہیں پتا چلا کہ ہم کیا کر رہے ہیں، ابھی تو ہم نے ان کو بھی نہیں بتایا، تو پھر جہادن کبیرہ تو نہ ہوا نا. تو جب تک جہادن کبیرہ نہیں ہوگا اس وقت تک بات نہیں بنے گی. اور پھر اس جہادن کبیرہ کا مقصد کیا ہے؟ دنیا میں کوئی شہرت حاصل کر لیں، یا دنیا کے کوئی فائدے اٹھا لیں، اور دنیا میں کوئی عزت پا لیں، اور وہ دنیا کے ختم ہونے کے ساتھ ہی ختم ہو جائے. یعنی پوری زندگی لگا دیں ایک کام کے لیے، سارا مال لگا دیں، سب کچھ لگا دیں، اور صرف اس لیے کہ بس دنیا کے تھوڑے سے ورلڈلی گینز ہو جائیں، چند چیزیں جن کی طرف عموماً نفس راغب ہوتا ہے انسان کا، بس وہی حاصل ہو جائے، اور پھر تھوڑے عرصے میں ختم بھی ہو جائیں دنیا کے ختم ہونے کے ساتھ. یہ تو نہیں مقصد، یہ تو جہادن کبیرہ کا نتیجہ اور ثمرہ نہیں، یہ تو اس کا فائدہ نہیں. اور پھر آپ دیکھیں اس میں بہت فوکسڈ ہونا بھی آتا ہے نا، کہ فلا تکل کافرین، ادھر ادھر نہیں بھول جانا، کیونکہ یہ تو ہمیشہ سے ہوتا آیا ہے کہ اگر آپ یہ کام کریں گے تو لوگ آپ کو الجھانے کی کوشش کریں گے، رکاوٹ ڈالیں گے، اور کاموں کو خوشنما بنا کے پیش کریں گے، اور چیزوں کو اہم ثابت کریں گے، کیونکہ وہ کبھی نہیں چاہیں گے کہ آپ یہ کام کریں، تو پھر ان کی باتوں میں آ جائیں گے. مثلا آپ دیکھیں نا کہ میں اس کو اس طرح امیجن کرتی ہوں کہ جیسے بعض اوقات جیسے ایک بچہ ہے نا، تو وہ کسی بہت ضروری کام سے جا رہا تھا تو راستے میں اپنے ایک بہن بھائی سے الجھ پڑا، तो जिस काम के लिए जा रहा था वो भूल गया। क्योंकि अमूमन बच्चे ऐसे होते हैं ना कि वो एक्साइटेड होते हैं फलां काम करें, तो जा रहे होते हैं रास्ते में कोई और चीज नजर आ जाती है, उधर ही गिर पड़ते हैं, उधर ही भूल जाते हैं और रह गया वो काम जहां था। सबसे ज्यादा उनको भुलवाना या उनको उलझाना आसान होता है ना। तो जिन लोगों की सोच सारी जिंदगी बचकाना रहती है, इमेच्योर रहती है, वो भी यही करते हैं। जोश और खरोश से उठते हैं, हाँ हम दीन का काम करें, और रास्ते में छोटी सी कोई चीज आ गई नजर तो उसी में उलझ कर रह गए, उसी में भूल गए, उसी में पड़ गए और रह गया सारा मकसद पीछे। तो ये जिहादन कबीरा नहीं हुआ करता। जिहादन कबीरा की पहली शर्त ये कि बा मकसद, दूसरी चीज ये कि उसमें डिटर्मिनेशन, तीसरी चीज ये कि फला तो तेल काफिरीन, सारे वसाइल का इस्तेमाल भी, और फिर फला तो तेल काफिरीन बहुत अहम है कि इस काम के इनकारियों को, इस काम के नापसंद करने वालों को खातिर में नहीं लाना, उनकी बातों में नहीं आना। अच्छा, वो मुख्तलिफ तरह की बातें हो सकती हैं। मसलन कोई कहेगा अभी खुद तो आता नहीं, दूसरे को क्या बताने चले हो, या ये कि इसके लिए 14-15 उलूम तो अभी तुमने पढ़े नहीं, तो अभी तुम किसी को कुछ नहीं बताओ। तो इसका मतलब ये नहीं है कि हर शख्स मुफस्सिर बन के कुर्सी पर बैठ के तफसीर करे। जाहिद में या जिहाद में सिर्फ कुर्सी पर बैठ के तफसीर करना मुराद नहीं है। असल मकसूद इस किताब को लोगों तक पहुंचा देना है, खा कोई भी तरीका हो, मीन्स और जराए कोई भी हो सकते हैं। मसलन एक चीज को दूसरे मुल्क में, दूसरे शहर में पहुंचाने के क्या तरीके होते हैं, कोई मालूम है आपको? कोई चीज आप भेजना चाहते हैं अपने किसी दोस्त को, किसी रिश्तेदार को दूसरे मुल्क में, पहले एक ही आम घिसा पिटा तरीका होता था डाकखाने का, और वो बहरी जहाजों पे खत जाते थे महीनों में। फिर जब हवाई जहाज आए तो चंद साल पहले तक उन पे भी हफ्ता हफ्ता लगी जाया करता था। मुझे याद है जब मैं पीएचडी कर रही थी तो मेरा खत हफ्ते में पहुंचता था। अभी इंटरनेट की सहूलत उस वक्त नहीं थी, टेलीफोन महंगा था काफी, तो खतों से ही काम चलता था आमतौर पर। तो एक हफ्ता लगता था जाने में और एक हफ्ता लगता था आने में। ये 15-20 साल पहले की बात है सिर्फ, और अब तो सिर्फ चंद सेकेंड चाहिए एक मैसेज को एक तरफ से दूसरी तरफ ले जाने के लिए। इतनी सहूलत हो जाने के बावजूद भी अगर हम इस मैसेज को पहुंचाने में नाकाम हैं तो हमने क्या किया? ये सारे वसाइल मौजूद हैं लेकिन हम गायब हैं। हदीस में आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं सुर्ख और स्याह सब की तरफ भेजा गया हूँ, मैं सुर्ख और स्याह सब की तरफ भेजा गया हूँ। अब आप बताइए कि आपने पैगाम सुर्ख और स्याह सबको भिजवा दिया, उन तक पहुंचा दिया? आपने फरमाया, तमाम अंबिया अपनी अपनी कौम की तरफ भेजे जाते रहे और मैं आम लोगों की तरफ मबूस किया गया हूँ। आम लोगों की तरफ यानी सब की तरफ।